नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम उजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम उजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट सुन्न सकिन्छ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम उजेलका खबरको आज हामी 228 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ ग्वागा गाविसको रोदीको रौनक, अनि नियमित स्तम्भ जीवनको गोरेटोमा मरे भनिएका व्यक्ति 40 वर्षपछि घर फर्केपछि पार्टीको बास भएको कथा व्यथा सुनाउनेछौँ। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। उजेलका खबरको साथमा आवास गहनागृह तम्गास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहनागृह तम्गास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर 079-520-869 98-473-098-94 र 98-473-21-201 प्रोप्राइटर धर्म विश्व खर्मा। यस उजेलका खबरका साथमा एहोबे सु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ। प्रोप्राइटर रविन्द्र धौलाकोटी मोबाइल 98-471-044-85 एहोबे सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैंकको ठीक अगाडि। होटल एवरग्रीन क्याम्पस रोड तमघास गुल्मे फोन 079-520-404 व्यवस्थापक नीरज मरासिनी मोबाइल 98-570-27-987 उजेलका खबरको साथमा नयाँ गाउँ पोखरेली होटल एन्ड लज अर्घाखाँची जीप पार्क बस काउन्टर अगाडि रेसुङ्गा नगरपालिका गुल्मे आउनुहोस् सेवा लिनुहोस् अनि रमाउनुहोस्। पहिला पुतली बजार चोकमा रहेको आलु परौठा भाइको नामले चिरपरिचित पोखरेली चिया नास्ता पसल नयाँ व्यवस्थापनका साथ आफ्ना नयाँ ग्राहक महानुभावलाई अब चिया नास्ता खाना आवास तथा गाडी बुकिङको सुविधा समेत लिएर तपाईँहरू माझ अधिकतम सेवा पुर्याउने हेतुले अर्घाखाँची जीप पार्क बस काउन्टर अगाडि नयाँ गाउँ पोखरेली होटल एन्ड लजको नाम लिएर आएका छौँ। सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछौँ। हाम्रो चाहना अधिकतम सेवा न्यूनतम शुल्क हो। प्रोप्राइटर विजय भन्ने लुमाकान्त पोखरेल सम्पर्क 98-475-180 र 97-470-56-485। सर्वप्रथम सुनौ यो सहयोग सम्बन्धी खबर। हेलो नमस्कार। हजुर नमस्कार प्रेम सुनारज्यू। सर्वप्रथम आफ्नो परिचय दिनुहोस् न है। हजुर नमस्कार म नारायण थापा जीवनधारा गाविस रोजगारीको सिलसिलामा दुबईमा कार्यरत छु प्रेम सुनारज्यू। तपाईँले पिपलधारा चारकी रचना थापालाई केही सहयोग गर्छु भन्दै हुनुहुन्थ्यो। हजुर हजुर पक्कै पनि प्रेम सुनारज्यू। सर्वप्रथम त म तपाईँ लगायत सम्पूर्ण ओजेलका खबर युनिटलाई म विशेष विशेष धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। हजुर जसरी तपाईँहरूले समाजमा घटेका प्रत्येक घटनाहरूलाई बाहिर ल्याएर हामीहरूको माझ चाहिँ प्रस्तुत गरेर जुटाउनको लागि अहम भूमिका खेल्नु भएको छ त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। जीवनधारा गाविस वार्ड नम्बर 1 उदिनाबाट विदेशी तथा स्वदेशमा आउनुभएका तथा विदेशमा रहनुभएका हाम्रा सम्पूर्ण उदिनावासीहरूले हामीले एउटा संस्था खोलेका छौँ। हजुर हाम्रो जनजागरण उदिना विश्व सञ्जाल गुल्मी नामक संस्था 10,000 रुपियाँ हामीहरूले उहाँको एकाउन्टमा जम्मा गरिदिइसकेका छौँ प्रेम सुनाउँछु। हामीहरूले धेरै धेरै धन्यवाद तपाईँ र अनि तपाईँको संस्थालाई अझै अगाडि बढ्दै जानुहोला अझै सहयोगी हात बढाउँदै जानुहोला भन्दै अहिले छुट्टिन चाहन्छु है त। हस् धन्यवाद। श्रोता यो वर्षा याममा कोदो रोपाईको बेला केही वर्ष अघिसम्म सालेजो गीत गाउने गरिन्थ्यो र टोल टोलमा डम्फ मादल घन्किने गर्दथे तर अहिले लोप भएको छ। यसर्थ तिनै लोप भएका सालेजो लगायतका अन्य गीत बाका लिनका लागि हामी गुल्मी क्षेत्र नम्बर 1 ग्वागा गाविसमा पुगेका थियौँ। सुनौ यो स्थलगत रिपोर्ट। क्या डम्फा मादल सुनिहाल्नु भयो तपाईँ स्वदेशमै हुनुहुन्छ या जुनसुकै मुलुकमा हुनुहुन्छ यी डम्फा मादलको आवाज सुन्न बित्तिकै आफ्नै गाउँ घर खेतबारीमा भएको महसुस गर्नुहुनेछ वर्षायाम लाग्यो कुद रोप्ने बेला भयो कुद रोप्दाखेरि सालेजो भाका डम्फो मादल बज्ने गर्दथे तर अहिले गाउँमा बज्ने गर्दैनन् ड्रम सेट बज्ने गर्छन् पश्चिमेली संस्कृतिको पुरै गुणगान गाइन्छ तर पनि अझै त्यस्ता गाउँहरू छन् जहाँ अझै पनि डम्फो मादल बज्ने गर्छन् साँझ पर्न साथ र तिनी गाउँहरू छिचल्दै जाने क्रममा हामी गुल्मीको गोला गाविसमा आइपुगेका छौँ र यहाँ कुद रोप्ने बेलामा डम्फो मादल बजिरहेको छ दिनभरि बज्यो र अहिले साँझ पनि यहाँ चलिरहेको छ यिनै डम्फो मादललाई टपक्कै टिपेर लैजानका लागि हामी यहाँ आइरहेका छौँ र गुल्मेली सर्जकका रूपमा परिचित जसले सोरठी गीत पनि निकाल्यो गत वर्ष उनै उदय पुन उहाँकै आग्रहमा हामी यहाँ आइपुगेका हौ अब हामी ढिली नगरी यहाँका सालेजो भाका र अन्य मौलिक संस्कृतिहरू तपाईँहरूलाई सुनाउन चाहन्छौ ल उदयजी सुरु गर्नुहोस् यहाँनिर सालेजो गाइएको छ यसै दलानमा उदय पुनकी श्रीमती हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ के पर्यो मेरो रमा पुन हो रमा पुन तर उदय पुन भन्दा चान्चुन त हुनुहुन्न नि तपाईँ त बराबर नभए पनि तलमाथि त भइहाल्छ भइन्छ नि तपाईँको बुढालाई एउटा डोरी हानिदिनुहोस् न त नमस्कार यहाँको शुभ नाम चाहिँ मेरो बालकुमारी थापा लड्कै परेर आउनु भएको छ नि तपाईँले यहाँनिर गुवा गाविस वडा नम्बर 5 का वडा संयोजक थमान थापाजी अहिले यस्ता डम्फो मादलहरू हाम्रो गाउँ समाजबाट हराउँदै गएका छन् यसलाई जगेर्न गर्ने त बुढापाका मात्रै काम भइसक्यो ठिटाहरूले चाहिँ अब पुरै पप गाउँछन् ड्रम सेट बजाउँछन् सुन्छन् अलि चिन्ताको विषय चाहिँ हो नि होइन चिन्ताको विषय भन्नुपर्छ किनभने हाम्रो संस्कृतिहरू लोप हुँदै गएको छ होइन त्यसले गर्दाखेरि हाम्रो अब गाउँ समाजमा चल्ने अब डोहोरी गीतहरू होइन अब सालैजो अब ठाडो भागाहरू यिनीहरू हामीले चाहिँ जगेर्ना गर्ने कोसिस गरिराखेका छौँ तपाईँहरूको पालामा एउटी मायालुसँग एकछिन आफ्ना कुराहरू राख्नका लागि उनीसँग भेट्नका लागि होइन रामरमिताको बाहना पार्नु पर्ने हुन्थ्यो गिदाउने बाहना पार्नु पर्थ्यो अहिले चाहिँ फोन गर्यो सटक्क आउने पनि जाने पनि त्यही भएर पनि होला है त्यही भन्नु पर्यो अहिले तपाईँ त गिदारी आएको के होइन यहाँनिर धेरै दिदी बहिनीहरू हुनुहुन्छ जमघट छ दलानदेखि आँगन भरिएको छ सबै आउनु भएको छ विशेष गरेर यहाँनिर मैले देखिरहेको छु अहिलेका युवा युवतीहरू जसले पुरानो भाकाहरू मन पराउनुहुन्न अब आधुनिक गीतहरू चलचित्र गीतहरू गाउनुहुन्छ सुन्नुहुन्छ बहिनीको शुभ नाम चाहिँ के पर्यो दिल कुमारी दर्लामी कति नम्बर वडा गुवा गएको पाँच हो लरक्कै परेर आउनु भएको छ त गाउन भने राम्रो भएर बुढा त विदेश हुनुहुन्छ एउटा गीत गाइदिनुहोस् न तपाईँले आकाशलु छैन पानी पर्यो बिचमा रहेका बुढालाई तपाईँले स्याटर हान्ने हो होइन? आकाशमा बादलु छैन, पानी पर्यो करेली झालैमा होइन? यहाँनिर बुढी आमाईहरू पनि हुनुहुन्छ, सेती फुल्नु भएको छ। नमस्कार, यहाँको शुभ नाम चाहिँ के पर्यो? पुरानो भाका आउँछ तपाईँलाई? आन्छ होला, आन्छ आन्छ। बैसा त गाउनु भएको थियो रे? जोराई लाउने रे त यानु माया ल त्यति भयो, यति भाइ भयो। तपाईँको नाम चाहिँ के पर्यो? मेरो पटम माया डरलाङ। कति वर्ष के हुनुभयो? भइयो 52 तिर। अनि तपाईँको पैसा गाउने एउटा सुनाइदिनु न, भएको के हो? नै म त जान्दै कहिले नि हुनु भएको गाउनुहुन्न। तपाईँले चाहिँ सधैँ गाउनुहुन्छ त्यसो भाइ? म त मेलो बाटो जान पर्नुभयो फेला लगाउँछ अब सिद बाइरो गयो पछि बटौलीमा धेरै जानुहुन्छ तपाईँ? गइन्छ, माइत उतै जान्न त पर्यो नि। माइत कहाँ हो बटौली ठाउँ? रानी हो गया। हजुरको शुभ नाम चाहिँ के पर्यो? मेरो खेमाया पुन हो। तपाईँ त खुब गाउनुहुन्थ्यो रे पहिला त। गाइ गाइयो गीतै नआउने गाइयो। तपाईँको भोइसमा कति हो गाइयो त? के भन्ने र खै बुढाले गाली गर्छ भने डर होला फेरि एकातिर? होइन, बुढाले पनि गाउनुहुन्छ, मैले नि अलिअलि थपथाप गर्छु। कहाँ हुनुहुन्छ र बुढा अहिले? बुढा विदेश हुनुहुन्छ। त्यही भएर गाउन छाडेको धेरै भयो हजुर, त्यही भएर। यसो एकताका गाउने गरेको सम्झाइदिनु न बुढालाई। खै के भन्ने होला र खै गाउनुहोस् गाउनुहोस्। कहिले डिपेन कहिले को छ मास खेत रोपाई अनि त्यसपछि कोदो रोपाई दिनभरि थाकिन्छ। जब थाकेको शरीरमा एक गाँस खाना खाइन्छ, घुद्रुक्क बिस्तारामा पर्यो, त्यो टिनको छाना होस् प्रर पानी पर्छ, टिनको छाना बच्छ अनि मकैका पात बच्छन्, त्यति बेला झन् मिठो निद्रा लाग्छ है दिदी। असाध्य आनन्द आउँछ, आनन्द हो र जति नै। बिहान मेलो पऱ्यो भने के गर्नुहुन्छ? बिहान मेलो पऱ्यो भने त म त बेलैमाथि उठिरहन्छु। सुन्नुहोस् त, यो पानी परिरहेको बेलामा प्रर मकैको पात बच्छन्, टिनको छाना बच्छ, मिठो निद्रा कति एकदमै लाग्छ। निद्रा त अहिले त रात छोटो छ, त्यही भएर बेसी नै लाग्छ निद्रा लाग्छ। सपना देखेर पनि पाउनुहुन्न क्या? किन नपाउने, पाइन्छ। यी गीतहरू सँगसँगै कलो पनि हाम्रो बसिसकेको छ र वर्षायाम सुरु भए लगत्तै हाम्रो हामीले गीत गाइरहेको ठाउँ नजिकै यो पोखरीमा भ्यागुता पनि गरिरहेका छन्। यसले वर्षायामको सम्झना र सुत्ने बेलामा बेग्लै खालको आनन्द पनि रहेको हुन्छ र म पोखरीको भ्यागुता गरिरहेको आवाज म श्रोतालाई सुनाउन चाहन्छु। जुन भ्यागुता कराई छ यसले बेग्लै आनन्द पनि दिन्छ है, एकदम वर्षायाममा दिनभरि थाकेका हुन्छौँ हामी, राति भ्यागुतो गरिरहेको हुन्छ, पर चाहिँ मकैका पातमा चाहिँ जुन आवाज आइरहेको हुन्छ, जस्ताको छाना छ भने बेग्लै खालको आनन्द दिन्छ है, एकदमै पानी परेको बेलामा अब टिन्न बज्ने के पानीका थोपाहरूले बज्ने र पोखरीमा यिनी भ्यागुताहरू कराउने, यसले राति मेलापात गरेर आइसकेपछि खाना खाएर सुतिसकेपछि यी आवाजहरू सुन्दै मिठो निद्रा गीतको धुन र यो भ्यागुताको स्वर चाहिँ मलाई एउटै लाग्छ।